मनोरञ्जन को साझा चौतारी रेडियो देउराली 101 मेगाहर्ज। कति रात बीते कति दिन सकिए, कति रात बीते कति दिन सकिए, यादहरू बटुलेर छिन छिन सकिए। कति रात बीते कति दिन सकिए, यादहरू बटुलेर छिन छिन सकिए। म सोच्दै थिएँ त्यही याद मनबाटै फ्याँक्छु भनी, म सोच्दै थिएँ त्यही याद मनबाटै फ्याँक्छु भनी। कति रात बीते कति दिन सकिए, यादहरू बटुलेर छिन छिन सकिए। म सोच्दै थिएँ त्यही याद मनबाटै फ्याँक्छु भनी, तर पहिले नै यी आँसुहरूले डस्टबिन सकिए। कति रात बीते कति दिन सकिए, यादहरू बटुलेर छिन छिन सकिए। कति दिन बीते यही यादमा, कति दिन अरु छवि ताउनु कि त आउनु तिमी नै स्वयं, कि त आउनु तिमी नै स्वयं, कि त याद यो न पठाउनु, कि त याद यो न पठाउनु। कति दिन बिते यही यादमा, कति दिन अरु पीडा पछि अर्को पीडा, अनि पीडाहरूको पनि लामो सिलसिला। जीवन भनेको यही त हो। जीवन र पीडा समतुल्य परिभाषामा बाँधिन्छन्। जीवन जस्तो मान्छेमा मान्छे जस्तो पीडा छ, र मान्छे जस्तो पीडामा पीडा जस्तो मान्छे छ। दुवै महान छन् यिनीहरू, अझ महान बनेका छन् पीडा खप्ने तिनै मान्छेहरू। मान्छे र उनीहरूको जीवनलाई उपमित गर्ने प्रेम सफल हुनै पर्छ भन्ने पनि छैन। कति आशाहरू कोपिलामी निमोठिन्छन् मनभित्रै, र थिचिएका तिनै आशाहरू मृत्युको शिकार हुन पुग्छन्। खोज्दैमा खोजेका सबै कुराहरू पाइँदैनन्, किनकि जीवन सम्पूर्णताको नाम होइन। यहाँ नामको के महत्व छ र? महत्व छ त कामको। कोही पनि कसैको नामको मतलब राख्दैन यहाँ। जब उसको कामको ज्ञान हुन्छ, तब त्यही नाम जान्ने चेष्टा गर्छ मान्छे। यो कहिले नबिर्सनु। यस्तै छौ तिमी पनि। कसलाई के थाहा हिम तुफान कतिखेर आउँछ, र आफ्नो मान्छे र आफू प्रतिका चाहनाहरू बढारेर लैजान्छ। कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडाउँदा जति खुसी हुन्छ मान्छे, तर त्यो हावाले उडाएको कसिङ्गरसँगै एउटा बदलाको भावना जन्मिएको कहिले देख्दैनौ। चाहे प्रेम होस् चाहे मित्रता, जीवनमा यस्ता अलमल आइपर्छन् जसको समयमा मान्छेलाई अलमल नै जीवन हो जस्तो लाग्छ। थाहा छ मलाई पनि यस्तै भएको थियो नि कुनै बेला। तिमीले अर्कैसँग सम्बन्ध सुरु गर्दा र पनि म खुसी नै छु, किनकि मलाई यो राम्रोसँग थाहा छ कि बिना जीवन सपना र इतिहास हुँदैन। जस्तो भाग्य लेखियो त्यस्तै भोगियो। तिमीले कुनै बेला भनेकी थियौ नि जीवनमा जस्तो अभिशाप आइपरे पनि जीवन अभिशाप होइन भनेर। तर यति जान्दा जान्दै पनि तिमी आफैले एउटा पाप गरेर गयौ। बकवास प्रेम, म दुनियाँलाई जित्न खोज्दै थिएँ, तर अफसोस तिमीले नै हराइदियो मलाई। र पनि जीवन लक्ष्यको महान यात्रा हो भन्छन्। आराम गरी गरी र सुविधा हेरी हेरी यात्रा गर्नेहरू जहाँ पुगे पनि कहीँ पुग्दैनन्। ढोल पिड्दै प्रेमको जात्रा गरियो, जे गरियो बेहोसमै मात्र गरियो। ढोल पिड्दै प्रेमको जात्रा गरियो, जे गरियो बेहोसमै मात्र गरियो। हिँड्दा हिँड्दै ठेस लाग्यो, लडियो अनि उठियो, यसै गरी जिन्दगीको यात्रा गरियो। ढोल पिड्दै प्रेमको जात्रा गरियो, जे गरियो बेहोसमै मात्र गरियो। कहीँ तन दुखे कहीँ मन दुखे, तिमी आँसु पुछेर हँसाउँथ्यो। कहीँ तन दुखे कहीँ मन दुखे, तिमी आँसु पुछेर साउँथ्यौ अब को छ र दुख देखाउनु कसलाई भनी मुस्काउनु अब को छ र दुख देखाउनु कसलाई भनी मुस्काउनु कि त आउनु तिमी नै स्वयं कि त आउनु तिमी नै स्वयं कि त याद यो न पठाउनु कि त याद यो न पठाउनु बोलाएर तिमी आउने भई सायद जिन्दगीका कुनै चित्कारहरू बाँकी रहने थिएनन् होला। गलत निर्णय गर्नेहरूले बरु एक दिन जीवनको सही बाटो पत्ता लगाउन सक्लान्, तर बिना नियन्त्रण बस्नेहरूले जीवनको कुनै पनि बाटो पत्ता लगाउन सक्दैनन् रे। सायद यस्तै अन्यल ग्रस्त भयो मेरो जीवन पनि। मान्छे सपना देखेर कहिले अगाउँदो रहेनछ, कहिले थाक्दो रहेनछ पनि, बरु हरेक नयाँ दिनमा एउटा पुरानो सपनाको पर्दा उगारेर गतिरहँदो रहेछ एकैछिन। वर्तमानको बर्कोले छोपेर राखेको विगतको अनुभूतिसँग लुकामारी खेल्दै रमाइरहँदो रहेछ, अनि फेरि केही रहरहरू आविष्कार गर्न पुग्दो रहेछ आफैभित्र। कुनै दिन हाँसुहरूको खुसीहरूको भारी बोकेर दकुर्ने पानी परेको मान्छे कुनै दिन एकमुठी खुसीको लागि पनि मरि मेट्दो रहेछ, एक घुडको हाँसोको लागि पनि लगातार पैठे चोरी खेलिरहँदो रहेछ समयका प्रहारहरूसँग। फेरि पनि समय त्यति कमजोर कहाँ हुँदो रहेछ र खुसीहरू बिजुली चम्किएसरी एकपटक झिलिक्क गर्छन् अनि फेरि हराउँछन्। म त्यो उज्यालो खोज्ने आँट गर्न पनि सक्दिन, बरु त्यति बेलाको गड्याङगुडुङबाट भयभीत भएर अर्कोपल्ट त्यो खुसी नतोरियोस् भन्ने कामना गरिरहन्छु, कारण त्यो उज्यालोको एक चिम्टी खुसीले मेरो मनमा गड्याङगुडुङको भयावक धर्साहरू कोरेर जान्छन्, जसलाई काखी च्यापेर रमाउन पनि सक्दिन म। तिम्रा यादहरू हर रात बिथोर्न आउँछन् मलाई, चिथोर्न आउँछन् अनि चिमोट्न आउँछन्। म रहरले हो या बाध्यताले तिनै यादहरूसँग लुटपुटिँदै तिमीलाई भुल्ने चेष्टा गर्छु, तर मेरा चेष्टाहरू फेरि फिक्का भइदिन्छन् अनि म एकपटक पहिलेको जस्तै फेरि पराजित हुन पुग्छु तिम्रा यादहरूसँग। तर त्यो पराजय स्वीकार्न त्यति मुस्किल पर्दैन मलाई जति तिमीले बाटो बदल्दा मुस्किल परेको थियो। सोच्छु अब अर्थ के छ र जिन्दगीको, म गाउने र तिमी सुन्ने आज फरक फरक बाणको अवतारमा छौ, अब कहिले एक हुन नसक्ने गरी। जिन्दगीका सारा खुसी तिमी सँगै पाउँथे म, त्यही खुसी खोस्लान भन्दै तिम्रै पछि धाउँथे म। जिन्दगीका सारा खुसी तिमी सँगै पाउँथे म, त्यही खुसी खोस्लान भन्दै तिम्रै पछि धाउँथे म। अब के अर्थ छ र सुनाउनु र गाउनुको, जति बेला तिमी सुन्थ्यौ त्यति बेला गाउँथे म। जिन्दगीका सारा खुसी तिमी सँगै पाउँथे म, त्यही खुसी खोस्लान भन्दै तिम्रै पछि धाउँथे म। रम सुन्दथे तिमी सुन्दथ्यौ रम गाउँथे तिमी गाउँथ्यौ रम सुन्दथे तिमी सुन्दथ्यौ रम गाउँथे सबै सोध्दछन् किन मन छस् अब अर्थ के छ र गाउनु सबै सोध्दछन् किन मन छस् अब अर्थ के छ र गाउनु कि त आउनु तिमी नै स्वयं कि त कसले बनायो प्रेम भेटाउन सकिन्न इतिहास सिङ्गै छ अझै मेटाउन सकिन्न गाँस्न नपाउँदै सम्बन्ध छोड्दा रहेछन् यसरी किनकि मनभित्रको माया देखाउन सकिन्न। कसैको सम्झनालाई मनमा अझाउँछ एकैछिनमा जान्छ तर तहल्का मचाउँछ आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने नमेटिने याद हो यो याद बल्झाउँछ। संविधान सभाको निर्वाचनमा मतदान गरिसक्नु भएको तपाईँ, आजैदेखि संविधानको पर्खाइमा रहनु भएको तपाईँ, सँगसँगै देश बनाउने या बिगार्ने जिम्मा अर्कैलाई सुम्पिसक्नु भएको तपाईँ, सबै सबैलाई नमस्कार। म महेश भुषाल। आज पनि संविधान सभाको निर्वाचन सँगै यादहरूको पार्टीमा आँसुहरूको मत लगाउँदै आइपुगे सारथी नेत्र मरासिनीसँगै चुनावहरू पहिले पनि धेरै भएका थिए देश बनाउने जनताको विश्वास लगाएका थिए खै अहिले पनि संविधानको के आशा गर्न सकिएला यस्ता नेता सरकारमा धेरै गएका थिए नमस्कार सुस्वागतम कार्यक्रम नमेटिने यादको 29 श्रृङ्खलामा तपाईँलाई स्वागत छ रेडियो देउराली अर्घाखाँसीको उत्पादन कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट देशका विभिन्न 38 बढी जिल्लाहरूमा एकैसाथ सुनिरहनु भएको छ र यतिखेर रेडियोको यो प्राविधिक कक्षमा हुनुहुन्छ नेत्र मरासिनी सँगसँगै आवाजमा छु म महेश भूषाल र पुराना यादहरू बल्झाउने हाम्रो यो सानो प्रयासमा तपाईँले हामीलाई सुनेर साथ दिइरहनु भएको छ ढुक्क हुनु सबको 45 मिनटको यो समय तपाईँले कार्यक्रम सुनिरहँदा यो समय सकिसकेपछि 45 मिनट फोकटमा खेर गयो भन्नुपर्ने अवस्थामा तपाईँलाई आउन दिन्न म केही उपलब्धि पूर्ण बनाउनेछु म तपाईँलाई यो समय अवधिभर कार्यक्रम हो नमेटिने याद जसमा हामी तपाईँका साहित्यिक रचना गजल अथवा मुक्तकहरू तपाईँकै आवाजमा सुन्छौँ सँगसँगै प्रत्येक हप्ता प्रेमका विभिन्न विषयमा रहेर कुराकानी गर्छौँ र तपाईँले पठाएका साहित्यिक रचनाहरूलाई पनि कार्यक्रममा स्थान दिने गर्छौँ जसले पहिलोपटक सुन्दै हुनुहुन्छ कार्यक्रम उहाँहरूको लागि केही कुरा जानकारी गराएँ मैले र 077-424-381 यो नम्बर हामीले खुल्ला गरिसकेका छौँ कसैलाई सुनाउनको लागि मात्रै नभएर जित्ने लक्ष्यका साथ आउनुहोला तपाईँमध्ये उत्कृष्ट साहित्यिक रचना गर्ने एकजनालाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौँ र उहाँले पाउनुहुनेछ एनटिसी गुरु 100 बराबरको रिचार्ज कार्ड र तपाईँमध्ये उत्कृष्ट साथीलाई रिचार्ज कार्ड सौजन्य गरेको छ उमेश कनेक्सनले जुन सन्धि खर्क छ ब्याङ्क रोडमा अवस्थित छ जहाँ डकुमेन्ट स्क्यानिङ इन्टरनेट फोन सेवा साइबरको व्यवस्था सँगसँगै सस्तो वाइफाई सेवा पनि सुचारू हुँदैछ त्यहाँबाट र तपाईँले रु 10 आफूले चाहेको रकम सिधै आफ्नो मोबाइलमा रिचार्ज गर्न र 100 बराबरको रिचार्ज गर्दा रु 5 बोनससँगै डिस्काउन्टको रिचार्ज कार्डको सुविधा पनि रहेको छ त्यहाँ र त्यहाँको प्रोभाइडर हुनुहुन्छ उमेश गैरी र यसो भनिरहँदा गत हप्ताको उत्कृष्ट साथी हामीले छान्नुपर्ने हुन्छ र गत हप्ताको कार्यक्रममा आउनुहुने मध्येबाट एकजनालाई हामी उत्कृष्ट बनाएका छौँ र उहाँले कार्यक्रममा वाचन गर्नुभएको साहित्यिक रचना आफ्नै दिलमा बस्ने मान्छे टाढा हुन्छ जब टाढा हुँदा माया झन् गाढा हुन्छ जब जिन्दगीमा के गर्ने थाहै हुँदैन मुटुमा बस्ने मान्छे छाडा हुन्छ जब छाडा हुँदा माया झन् गाढा हुन्छ जब बधाई छ प्युठानको साथी खिमराज श्रेष्ठलाई उहाँ गत हप्ताको उत्कृष्ट बन्न सफल हुनुभएको छ र सँगसँगै उहाँले जित्नुभएको छ एनटिसी गुरु 100 बराबरको रिचार्ज कार्ड र सौजन्य गरेको छ उमेश कनेक्सनले त्यसै गरी तपाईँ कार्यक्रम सुनिरहनु भएको छ तर कार्यक्रममा फोन लागिरहेको छैन अथवा तपाईँ साहित्यिक रचनाहरू लेख्न जान्नुहुन्न भने एसएमएस अनलाइन मार्फत पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ जसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस् एलआइएसटिएन लिसन टाइप गर्नुहोस् एक स्पेस हुनुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 98075383 एसएमएस गर्नुहोस् एसएमएस गरे बापत 2 साथीले पाउनुहुनेछ एनटिसीको रु 100 बराबरको रिचार्ज कार्ड र एसएमएस अनलाइनमा रिचार्ज कार्ड सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिभरना सुज सेन्टर जुन सन्निखेरको छ ब्याङ्क रोड एसबिआई ब्याङ्कको ठिक अगाडि रहेको छ जहाँ पार्टी सुज स्पोर्ट्स सुज स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ र पर्सहरू र कोरियन पेन्टको बिक्री वितरण पनि गरिन्छ जहाँको प्रोभाइडर हुनुहुन्छ कमन नेपाली र कोसिना नेपाली र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98475770075 त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुनचाँदी पसल जुन सन्धिखर गर्नु चुत्राबेसी भूषाल बुकसँगै सटेको घरमा अवस्थित छ जहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ र सुनचाँदी खरिद बिक्री पनि गरिन्छ र जहाँको प्रोभाइडर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98471-82921 98473-96641 र 98447-40663 हामी आजको कार्यक्रम नमेटिने यादसँगै छौँ तपाईँ हुनुहुन्छ हामीसँग हामी छौँ तपाईँसँग आज संविधान सभाको निर्वाचन सम्पन्न भएको छ हामी यो दिनमा तपाईँसँग साहित्यिक रचनाहरू लिएर र तपाईँलाई याद बल्झाउने एउटा उपेक्षाले जुटिरहेका छौँ म आजको विषयतर्फ एकैछिनपछि जान चाहन्छु र यतिखेर कार्यक्रमको पहिलो सहभागी साथी फोन सम्पर्कमा हुनुहुन्छ म उहाँसँगै कुराकानी गर्छु हजुर नमस्कार हजुर नमस्कार नमस्कार हजुर को बोल्नु भयो कहाँबाट विनोद पौडेल गोरुसिङ्गेबाट है हजुर तपाईँ एकपटकको श्रृङ्खलामा विजेता हुनुभएको थियो है विनोदजी? हजुर। के गर्दै हुनुहुन्छ कपिल वस्तुमा? हजुर, अहिले यतिकै खाली छ। अनि आज संविधान सभाको निर्वाचन भएको छ, कस्तो भयो कुनै तपाईँको क्षेत्रमा? यतातिर एकदम सहज वातावरण भयो, एकदम शान्त वातावरणमा भयो है? हजुर, एकदम अहिले ऐतिहासिक रूपमा संविधान सभाको निर्वाचन शान्तिपूर्ण भएको हामीले मूल्याङ्कन गरेका छौँ है। हजुर। अनि के लिएर आउनु भएको छ आजको विषयमा? आज यही संविधानकै बारेमा एउटा गजल लिएर आएको। हवस्, सुरुवात गर्नुहोस्। आज म हाम्रो संविधानको गजल भन्छु, आज म हाम्रो संविधानको गजल भन्छु, अमूल्य भोटमाथि अपमानको गजल भन्छु, आज म हाम्रो संविधानको गजल भन्छु। भारे भुरे चाना ठुला भए जति पार्टीहरू, भुरे चाना ठुला भए जति पार्टीहरू, आफूले नै जित्छु भन्ने अभिमानको गजल भन्छु, अमूल्य भोटमाथि अपमानको गजल भन्छु। घुस पेस नगद दिन्छु मदिरा र आश्वासन, घुस पेस नगद दिन्छु मदिरा र आश्वासनले फकाउँदै जनता ताना तानको गजल भन्छु, आफूले नै जित्छु भन्ने अभिमानको गजल भन्छु। घुसपेसको बहावसँगै जितेर जाने एउटा, घुसपेसको बहावसँगै जितेर जाने एउटा, फेर्थे जनता आपसमा आना आनको गजल भन्छु, फकाउँदै जनता ताना तानको गजल भन्छु। बहिष्कारवादीसँगै प्रतिस्पर्धी दलहरू, बहिष्कारवादीसँगै प्रतिस्पर्धी दलहरू, लडाइँ अनि मत हाल्ने संविधानको गजल भन्छु, आज म हाम्रो संविधानको गजल भन्छु, अमूल्य भोटमाथि अपमानको गजल भन्छु, आफूले नै जित्छु भन्ने अभिमानको गजल भन्छु, फकाउँदै जनता ताना तानको गजल भन्छु। संविधानको गजल भने पनि शान्ति कहाँ होला, हाँस्ने छैन जनता बरु भित्र भित्रै रोला। संविधानको गजल भने पनि शान्ति कहाँ होला, हाँस्ने छैन जनता बरु भित्र भित्रै रोला। कति वर्ष फेरिए संविधानको पर्खाइमा, कति वर्ष फेरिए संविधानको पर्खाइमा, जहाँ तै भेटिन्छन् तिनै बमका झोला। संविधानको गजल भने पनि शान्ति कहाँ होला, हाँस्ने छैन जनता बरु भित्र भित्रै रोला। विनोदजी छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नुहोला। नमस्ते। नमस्ते। विनोद पौडेल आउनुभएको थियो कपिल वस्तुबाट, उहाँ पनि गइसक्नु भएको छ। र म आजको विषयतर्फ जान चाहन्छु। आजको हाम्रो विषय रहेको छ, विवाह अघि भन्दा विवाह पछिको प्रेम किन अपरिहार्य छ होला। मैले धेरै पटक अविवाहितहरूको विषयलाई नै प्राथमिकता दिएँ। प्रेम र वियोग जस्ता विषयकै पेरिफेरीमा आफ्ना शब्दहरूलाई सीमाङ्कन गरेँ। विवाह पूर्वको सम्बन्धप्रति मात्रै बढी चासो देखाएँ। यसो गरिरहँदा वैवाहिक जीवनमा सिर्जित हुने प्रेमलाई पनि अवमूल्यन गरे जस्तो भयो। आखिरमा प्रेम त विवाह अघिभन्दा विवाह पछिको झन् अपरिहार्य छ त। प्रेम त जतिसँग पनि हुन सक्छ, तर केही अपवादलाई छान्ने हो भने विवाह त एउटासँग मात्रै गरिन्छ। प्रेम त एउटी मान्छेसँग पटक पटक पनि हुन सक्छ, केही समय ब्रेकअप अनि फेरि सुरु, तर विवाह चाहिँ एउटी मान्छेसँग बारम्बार गर्न सकिन्न। प्रेममा विवाह नहुँदा पनि हुन्छ, तर विवाहमा प्रेम अपरिहार्य छ। प्रेमले कानुनी मान्यता पाउँदैन, तर विवाहले कानुनी मान्यता पाउँछ। यस्तै केही विशिष्टताका कारण पनि प्रेमभन्दा वैध छ विवाह। अङ्ग्रेजीमा एउटा भनाइ छ, लभ इज स्विट ड्रिम बट म्यारिज इज अलाराम क्लक, अर्थात् प्रेम एउटा मिठो सपना हो, तर विवाह चाहिँ त्यो सपनाबाट बिउजाएर यथार्थमा ल्याउने घडीको अलाराम हो। अब यो भनाइसँग सहमत या असहमत हुने तपाईँको व्यक्तिगत अधिकार त तपाईँमै निहित छ, तर मेरो सङ्केत चाहिँ के हो भने विवाह भनेको वास्तविकता हो। अवैध प्रेमबाट मुक्त गराउने र यथार्थ जीवनसँग हातेमालो गर्न सिकाउने एउटै ओखती हो विवाह। यो कसरी वास्तविक हुन्छ, यसको बारेमा म एकैछिन पछि कुराकानी गर्नेछु। र हामी आजको कार्यक्रमको दोस्रो सहभागी साथीलाई फोन सम्पर्कमा लिने तयारीमा छौँ। हामी आज संविधान सभाको निर्वाचन मङ्सिर 4 गतेको यो दिनमा छौँ। यतिखेर कार्यक्रमको दोस्रो सहभागी साथी फोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई पनि स्वागत गरिहालौँ। हजुर, नमस्कार। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? संगीत प्रेमी सरनाजी है? हजुर हजुर। के गर्दै हुनुहुन्छ संगीत प्रेमी सरनाजीले अर्का खाँसीको पालीमा? मैले त्यति गर्नु, अहिले यतिकै बसेर आएको। हजुर, अनि तपाईँलाई पनि प्रश्न, कस्तो भयो तपाईँको क्षेत्रमा आजको निर्वाचन? हाम्रो क्षेत्रमा चाहिँ सन्तोषजनक भयो। मतदान गर्नुभयो तपाईँले? हजुर हजुर। पक्कै पनि संविधान बनाउने विश्वासिलो व्यक्ति तपाईँले सुनिसक्नु भएको छ पक्कै पनि है? अनि के लिएर आउनु भएको छ आजको विषयमा? हवस्, सुरुवात गर्नुहोस्। सँगै जिउने मर्नै कसम साँची यो सेलाए, सँगै जिउने मर्ने कसम साँची यो सेलाए, हाम्रो माया गई आज फाँची यो सेलाए, सँगै जिउने मर्ने कसम साँची यो सेलाए, बिच बाटोमै छोडी गयो कसैलाई रोजी उसले, बिच बाटोमै छोडी गयो कसैलाई रोजी उसले, सारा मनका इच्छाहरू टाँसियो सेलाए, सँगै जिउने मर्ने कसम साँचियो सेलाए, वर्षौँ दिनको मायालाई होइन भनी लत्याउँदा, वर्षौँ दिनको मायालाई होइन भनी लत्याउँदा, अब यो जन उसको निम्ति फाँसियो सेलाए, हाम्रो माया गए आज फाँसियो सेलाए, सारा मनका इच्छाहरू टाँसियो सेलाए, सँगै जिउने मर्ने कसम साँचियो सेलाए, हजुर गरे सँगै जीवन साँचे पनि खत हुन्छ जिन्दगीमा, हारेपछि हारिरहने लत हुन्छ जिन्दगीमा, सँगै जीवन साँचे पनि खत हुन्छ जिन्दगीमा, हारेपछि हारिरहने लत हुन्छ जिन्दगीमा, पाउनु अनि गुमाउनु के हो त्यति बेला थाहा हुन्छ, मनको मान्छे टाढा हुँदा अवगत हुन्छ जिन्दगीमा, मनको मान्छे टाढा हुँदा अवगत हुन्छ जिन्दगीमा। सङ्गीत प्रेमी सनाजी छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नु होला, नमस्ते। अर्घ खाँसीको पालीबाट आउनुभएको थियो सङ्गीत प्रेमी सरना थापा, उहाँ पनि गइसक्नु भएको छ। यसै गरी म तपाईँले पठाएका साहित्यिक रचनाहरूतर्फ कर्मश जान चाहन्छु। हामीलाई गजल पठाउने साथी हुनुहुन्छ प्रवेश खनाल, अर्घ खाँसी खनदहको साथी। फेरि खुसी पाउँछु भनी आश लिएर जाऊ, मेरा सबै खुसीहरूको रास लिएर जाऊ, फेरि खुसी पाउँछु भनी आश लिएर जाऊ, मेरा सबै खुसीहरूको रास लिएर जाऊ, हातहरू समाएर छाड्यौ दो बाटोमा, हातहरू समाएर छाड्यौ दो बाटोमा, बाँच्नु अब छैन मलाई सास लिएर जाऊ, मेरा सबै खुसीहरूको रास लिएर जाऊ, दिन्छु तिमलाई सबै थोक म खाली रही, दिन्छु तिमलाई सबै थोक म खाली रही, काम लाग्छ भने मेरो लास लिएर जाऊ, बाँच्नु अब छैन मलाई सास लिएर जाऊ, अँध्यारोमा हिँड्न सिकेँ जिन्दगीले घात गर्दा, अँध्यारोमा हिँड्न सिकेँ जिन्दगीले घात गर्दा, साइली नभो मलाई मेरो बास लिएर जाऊ, फेरि खुसी पाउँछु भनी आश लिएर जाऊ, मेरा सबै खुसीहरूको रास लिएर जाऊ। गजल पठाउने साथी हुनुहुन्थ्यो प्रवेश खनाल, अर्घ खाँसी खनदहको साथी। त्यसै गरी अर्को मुक्तक रहेको छ ऋतु आचार्य गुरमित तम्बासको साथीको, फुल बनी फुल्दा मलाई घोस्यो जिन्दगीले, अनि काँडा भए आफ्नै सोच्यो जिन्दगीले, फुल बनी फुल्दा मलाई घोस्यो जिन्दगीले, अनि काँडा भए आफ्नै सोच्यो जिन्दगीले, कोमल थिए चोट खाएँ रत पत्थर बने, त्यही पत्थर पूजा गर्न रोज्यो जिन्दगीले, फुल बनी फुल्दा मलाई घोस्यो जिन्दगीले, अनि काँडा भए आफ्नै सोच्यो जिन्दगीले। ऋतु आचार्य गुरमित तम्गासको साथी र यतिखेर कार्यक्रमको तेस्रो सहभागी साथी फोन सम्पर्कमा हुनुहुन्छ, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? म दीपक अधिकारी चञ्चल हुँ। दीपक अधिकारी है? हजुर। कार्यक्रममा कतियौं सहभागिता तपाईँको? दोस्रो। दोस्रो पटक है? हजुर। कहाँदेखि बोल्नु भयो? बङ्गलादेखि हो। बङ्गलाबाट है? हजुर। के गर्दै हुनुहुन्छ बङ्गलामा? तपाईँको प्रोग्राम सुन्दैछु। अनि कस्तो भयो तपाईँको क्षेत्रमा निर्वाचन? शान्तिपूर्ण भयो। तपाईँले मतदान गर्नुभयो? नामावली थिएन। ए थिएन है? हजुर। विषयतर्फ जाउँ, के लिएर आउनु भएको छ आजको बसाइमा? गजल छ। हवस् सुरुवात गर्नुहोस्। तिमी बिना एक्लै भएछु भेट्न आऊ है काली, तिमी बिना एक्लै भएछु भेट्न आऊ है काली, मेरो यो मनमुटुमा तिमी छौ है काली, सयौं जुनी सँगै बाँचौ मर्नु परे सँगसँगै, सयौं जुनी सँगै बाँचौ मर्नु परे सँगसँगै, मनको तिर्खा मेटाइदेऊ नतर पाऊ है काली, मेरो यो मनमुटुमा तिमी छौ है काली, तिम्रो त्यो मन मिले कसैको केही लाग्दैन, तिम्रो मेरो मन मिले कसैको केही लाग्दैन, अर्घ खाँची घुमाउँला सँगै जाउँ है काली, मनको तिर्खा मेटाइदेऊ नतर पाऊ है काली, घुम्दै जाँदा नर पानी चुपा देउराली, घुम्दै जाँदा नर पानी चुपा देउराली, देउरालीको मन्दिरमा कसम खाऊ है काली, अर्घ खाँची घुमाउँला सँगै जाउँ है काली, तिमी बिना एक्लै भएको छु भेट्न आऊ है काली, मेरो यो मनमुटुमा तिमी छौ है काली। हजुर चित्ताको कुरा होइन आस डोलीको कुरा गरौँ, धेरै धेरै माया अट्ने झोलीको कुरा गरौँ। चित्ताको कुरा होइन आस डोलीको कुरा गरौँ, धेरै धेरै माया अट्ने झोलीको कुरा गरौँ। तपाईँको कालीलाई पनि याद आयो होला, उसलाई आफ्नै बनाउने त्यो भोलिको कुरा गरौँ। चित्ताको कुरा होइन आस डोलीको कुरा गरौँ, धेरै धेरै माया अट्ने झोलीको कुरा गरौँ। दीपकजी छुटिन्छु, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। दीपक अधिकारी आउनुभएको थियो वाङ्लाबाट, उहाँ पनि गइसक्नु भएको छ। यसै गरी म तपाईँले पठाएका साहित्यिक रचनाहरूतर्फ कर्मश जान चाहन्छु। हामीलाई मुक्तक पठाउने साथी हुनुहुन्छ कैलाश बन्जाडे, डिभर्ना आर्घा खसीको साथी। तिमी प्रतिको माया साँचेरी बाँचौँला, पल पलमा मन भाँचेरी बाँचौँला। तिमी प्रतिको माया साँचेरी बाँचौँला, पल पलमा मन भाँचेरी बाँचौँला। दुख छ जब मनको घाउ सम्हाल्दै आफूलाई, थाहा छैन केही भन्दै हाँसेरी बाँचौँला। तिमी प्रतिको माया साँचेरी बाँचौँला, पल पलमा मन भाँचेरी बाँचौँला। कैलाश पन्जाडे, डिभर्ना अर्घा खाँसीको साथी। यसै गरी अर्को मुक्तक रहेको छ विष्णु पौडेल, अर्घा खाँसी नुवाकोटको साथीको। अफसोस हजुरले छाडा सोच्नुभयो, सुल बिजाउने काँडा सोच्नुभयो। अफसोस हजुरले छाडा सोच्नुभयो, सुल बिजाउने काँडा सोच्नुभयो। हजुरकै वरिपरि घुमिरहन्थे सधैँ, अनायासै किन किन टाढा सोच्नुभयो। अफसोस हजुरले छाडा सोच्नुभयो, सुल बिजाउने काँडा सोच्नुभयो। विष्णु पौडेल, अर्घा खाँसी नुवाकोटको साथी। त्यसै गरी अर्को मुक्तक रहेको छ राधा बेलवासी, अर्घा खाँसी भगवतीको साथी। बैमानी छ यो मन पनि झुकिएर दुखी हाल्छ, रुने अझै कति हो र एक दिन आँसु सुकी हाल्छ। बैमानी छ यो मन पनि झुकिएर दुखी हाल्छ, रुने अझै कति हो र एक दिन आँसु सुकी हाल्छ। एकहोरो भए पनि माया गर्न पाहुँ तिमलाई, जीवन आखिर जिउनु नहो त्यति भए पुगिहाल्छ। बैमानी छ यो मन पनि झुकिएर दुखी हाल्छ, रुने अझै कति हो र एक दिन आँसु सुकी हाल्छ। राधा बेलवासी, अर्घा खाँसी भगवतीको साथी र यतिखेर कार्यक्रमको चौथो सहभागी साथी फोन सम्पर्कमा हुनुहुन्छ, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर दर्शक नमस्ते। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? हजुर सन्धिखरकोदेखि रेखा पास हो। रेखाजी है सन्धिखरकोबाट? हजुर। के गर्दै हुनुहुन्छ सन्धिखरकोमा रेखाजीले यतिखेर? यतिखेर प्रोग्राम सुन्ने अनि बस्ने त्यही नै हो। प्रोग्राम सुनिरहनु भएको छ। हजुर। अनि मतदान गर्नुभयो तपाईँले पनि? आज सबैलाई एउटै प्रश्न सोधिरहेको छु मैले। आज देशमा संविधान सभाको निर्वाचन सम्पन्न भएको छ, अर्घाखाँची जिल्लामा पनि सम्पन्न भएको छ। कस्तो भयो तपाईँको क्षेत्रको मतदान? कस्तो भयो तपाईँको क्षेत्रमा मतदान? राम्रो भयो भन्नुपर्छ, शान्तिपूर्ण नै भयो अन्य जिल्लाहरूमा भन्दा, होइन? हजुर हजुर, मैले थाहा पाएको चाहिँ त्यही नै हो, शान्तिपूर्ण भयो भन्नुपर्छ। हवस् त्यसो भए विषयतर्फ जाउँ, के लिएर आउनु भएको छ आजको विषयमा? आज गजल। हवस् सुरुवात गर्नुहोस्। हजारौँमा तिमीलाई एकमा मैले छानेकी छु, हजारौँमा तिमीलाई एकमा मैले छानेकी छु, तिमीले माया गर्न मैले पनि जानेकी छु, हजारौँमा तिमीलाई एकमा मैले छानेकी छु। फुल्ने सियानी जिन्दी डाहा गर्दाखेरि, फुल्ने स्त्री अनि जुन्दी डहा गर्दाखेरि, फक्रिएको जवानीलाई बल्ल तल्ल छानेकी छु, हजारौँमा तिमीलाई एकमा मैले छानेकी छु। चाहिँदैन धनको ठुलो राजधानी महलको बास पनि, चाहिँदैन धनको ठुलो राजधानी महलको बास पनि, मनमुटुमा बास बस्न दिन्छौ भनी छानेकी छु, फक्रिएको जवानीलाई बल्ल तल्ल छानेकी छु। मेरा हर दुःख अनि मर्मलाई बुझ्छौ भने, मेरा हर दुःख अनि मर्मलाई बुझ्छौ भने, मैले बुझ्ने देउता सरे तिमीलाई मानेकी छु, तिमीले माया गर्न मैले पनि जानेकी छु। मैले साथ दिँदा दिँदै पाइला अन्ती मोड्यौ भने, मैले साथ दिँदा दिँदै पाइला अन्ती मोड्यौ भने, आत्महत्या गर्छु भने तिम्रै सामु भनेकी छु, हजारौँमा तिमीलाई यसमा मैले छानेकी छु, मनमुटुमा बास बस्न दिन्छौ भनी छानेकी छु, मैले बुझ्ने देउता सरे तिमीलाई मानेकी छु, तिमीले माया गर्न मैले पनि जानेकी छु। मनभरि नै उसकै बास होस् सधैँ सधैँ, अनि उसलाई नै पाउने आश होस् सधैँ सधैँ। मनभरि नै उसकै बास होस् सधैँ सधैँ, अनि उसलाई नै पाउने आश होस् सधैँ सधैँ। तर यसो भनिरहँदा शङ्का नगर्नु प्रेममा, कसै गरे पनि पाउने विश्वास होस् सधैँ सधैँ। मनभरि उसकै बास होस् सधैँ सधैँ, अनि उसलाई नै पाउने आश होस् सधैँ सधैँ। रेखाजी हजुर छुटिन्छु, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। नमस्ते। रेखा थापा आँसु आउनु भएको थियो सन्धी खर्कबाट, उहाँ पनि गइसक्नु भएको छ। र म आजको विषयतर्फ जान चाहन्छु। आजको हाम्रो विषय रहेको छ विवाह अघि भन्दा विवाह पछिको प्रेम किन अपरिहार्य छ होला। हो, यो कुरा सत्य हो कि विवाह भनेको वास्तविकता हो? तपाईँ कसैको तस्विरसँग प्रेम गर्न सक्नुहुन्छ, तस्विरको सौन्दर्यले मात्रै पनि प्रेम हुन सक्छ, तर विवाहका लागि भने त्यतिले मात्रै पुग्दैन, किनकि विवाह आत्मपरक भन्दा बढी वस्तुपरक हुन्छ, अर्थात् भावनात्मक भन्दा धेरै यथार्थता गाँसिएको हुन्छ विवाहमा। हुन त स्वीडेनकी एक महिलाले मानव कङ्कालसँग सहवास गर्ने गरेको घटना हालै सार्वजनिक भइरहँदा कतिपय कुरा त भावनात्मक आवेगले गर्दा नै वास्तविकताको नेटो कार्छन् भन्ने तर्क पनि उठ्ला। तर पनि यस्ता एकाध अपवादलाई मान्यता नदिने हो भने हामी ढुक्क भएर भन्न सक्छौँ विवाह भनेको वास्तविकता नै हो, र यो वास्तविकतालाई सफल बनाउन केही पक्षहरूलाई भने ध्यान दिनु आवश्यक छ। केही दिन अघि एकजना साथीले फेसबुकमा स्टाटस राख्नुभएको थियो, जिन्दगी भनेको सम्झौता हो कि बाध्यता हो भनेर। कसैको स्टाटसमा कमेन्ट गर्न खासै जाँगर नचलाउने मैले त्यो प्रश्नमा पनि एउटा कमेन्ट गरेँ, जिन्दगी सम्झौता गर्नुपर्ने बाध्यता हो भनेर। जिन्दगीका धेरै रङ्गहरू हुन्छन् र अनेक पाटाहरू हुन्छन्, तीमध्ये कुनै एक मात्रै छाडियो भने पनि जिन्दगी पूर्ण नरहन सक्छ, अपुरो भइदिन सक्छ। त्यस्तै एउटा हो विवाह पनि। विवाह अनिवार्य त नहुन सक्छ, तर जिन्दगीको पूर्णता प्रदान गर्ने मुहान भने अवश्य नै हो। यसको अभावमा जिन्दगी जिन्दगी जस्तो नरहन पनि सक्छ। हामी आजको विषयसँगै छौँ। हामी आजको कार्यक्रम नमेटिने यादसँगै छौँ। पारो हो तपाईँको डायल गर्नु 077-424-381 बाटो। हामी अन्तिम सहभागी साथीलाई फोन सम्पर्कमा लिने तयारीमा छौँ। यदि उत्कृष्ट हुनुभयो भने तपाईँले पाउनुहुनेछ एनटिसीको रु 100 बराबरको रिचार्ज कार्ड, र जसलाई सोझने गरेको छ उमेश कनेक्सनले, त्यसै गरी तपाईँ एसएमएस अनलाइनमा सहभागिता जनाए बापत डिबर्ना सु सेन्टर र श्रीराम अर्घाखाँसी सु सेन्टरले, श्रीराम अर्घाखाँसी सुनचाँदी पसलले एक एकवटा रिचार्ज कार्ड स्पोन्सर गरेका छन्। र जहाँका प्रोप्राइटरहरू रहेका छन् डिबर्ना सु सेन्टरका प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र कौशल्या नेपाली, र त्यसै गरी श्री राम अर्घाखाँसी सुनचाँदी पसलका प्रोप्राइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी। र हामी आजको कार्यक्रमको अन्तिम सहभागी साथीलाई फोन सम्पर्कमा लिने तयारीमा छौँ। यदि तपाईँसँग कला छ, तपाईँ साहित्यिक रचनाहरू लेख्नुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 077-424-381 यो नम्बर प्रयोग गरेर आउन सक्नुहुनेछ। हामी अन्तिममा छौँ, सायद एकजनासँग मात्रै कुराकानी गर्न सक्छौँ। यति बेला हाम्रो स्टुडियोको घडीमा 9:52 भइसकेको छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हेलो, नमस्ते। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? म यही पटोटीदेखि बोलेको, वर्षा नेपाली। पटोटीबाट वर्षाजी है? हजुर। के गर्दै हुनुहुन्छ पटोटीमा वर्षाजीले? घरको काम गर्ने बस्ने। घरको काम गर्ने बस्ने है? हजुर। अन्तमा छौ, के लिएर आउनु भएको छ आजको बसाइमा? मैले गजल लिएर आएको सर। छोटो मिठो रूपमा प्रस्तुत गरिदिनुहोस् है त। हजुर, खै कस्तो छ हेरौँ। हवस्, सुरुवात गर्नुहोस्। खाँदा पनि नलाग्ने जहर भाछु अचेल, खाँदा पनि नलाग्ने जहर भाछु अचेल, सहेर नै चोटहरू पत्थर भाछु अचेल, जवानीमा पिरहरू पिरतिजै लागे पनि, जवानीमा पिरहरू पिरतिजै लागे पनि, आँसु पिउँदै बाँच्नेहरूको लहर भाछु अचेल, देख्थे सपना मरुभूमिमा, देख्थे सपना मरुभूमिमा फुलहरूको जङ्गल, लास पोल्ने मसान घाटको बगर भाछु अचेल, उनीसँगै गए मेरा पाँचजनीका कुराहरू, उनीसँगै गए मेरा पाँचजनीका कुराहरू, दुई चार महिना बाँच्नलाई रहर भाछु अचेल, मैले हाँस्दा चियो चर्चा रुँदा सभा अनभिज्ञ, मैले हाँस्दा चियो चर्चा रुँदा सभा अनभिज्ञ, बस्तीहरू हराएको सुन्न सहर भाछु अचेल, बस्तीहरू हराएको सुन्न सहर भाछु अचेल। यस्तै हो प्रेम जीवन जलाइदिन्छ, थाहै हुन्न कतिखेर मुटु अल्झाइदिन्छ। यस्तै हो प्रेम जीवन जलाइदिन्छ, थाहै हुन्न कतिखेर मुटु अल्झाइदिन्छ। जति रोक्न खोजे पनि रोकिँदैन कहिले पनि, जति रोक्न खोजे पनि रोकिँदैन कहिले पनि, बचाउँछु भन्छ तर आफै ढलाइदिन्छ। यस्तै हो प्रेम जीवन जलाइदिन्छ, थाहै हुन्न कतिखेर मुटु अल्झाइदिन्छ। वर्षाजी छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। नमस्ते।